राष्ट्रपति उपराष्ट्रपति संविधान यो संविधान लागू भइसके पछि एक महीना भित्र ए व्यवस्थापिका संसद द्वारा इलेक्शन हुन्छ। संविधान बमोजिम को इलेक्शन फेरि पछि दोस्रो नागरिकता को सम्बन्धमा जुन पहिले सहमति भइसक्या जुन ड्राफ्टमा गइसक्या छ र उपसमितिले विधिवत सहमति गरिसक्या छ नागरिकताको हकमा पहिले भएको सहमतिलाई नै कायम गरे। जस्तो लक्ष्मणजी अब जस्तो उस भए डाक्टर रामवरण यादव मुलुकको राष्ट्रपति हुनुहुन्छ, संविधान जारी भएको एक महिनापछि उहाँ राष्ट्रपति रहनुहुन्छ, एक महिनामा रिएलेक्सन हुन्छ।